السلام عليكم ورحمة الله وبركاته. الحمد لله والصلاة والسلام على رسول الله. حيا الله أحبتنا وأخواننا وأخواتنا من متابعي قناة بداية ومتابعي برنامج وعسى أن، وأسأل الله سبحانه وتعالى أن يجمعنا جميعا في ظل عرشه ومستقر رحمته غدا، يوم يقال لعباده الصالحين كلوا واشربوا هنيئا بما أسلفتم في الأيام الخالية. أسأل الله سبحانه وتعالى أن يجعلني ووالدي ووالديكم فيها ومن أهل هذه الجنة، اللهم آمين. أحبتي في الله، أرحب بكم في مطلع هذه الحلقة، ترحيب المحب لأحبته والأخ لأخوته وأخواته، وأدعو الله سبحانه وتعالى يوفقني وإياكم أن يرزقنا السداد والصواب. أذكر أخواني وأخواتي الأفاضل الأكارم كما عودناهم في كل حلقة أن نذكر أن هذه الحلقة ستكون الليلة بتكون باللغة النيبالية. من كان عنده أحد ممن يتحدث بهذه اللغة أو يعرف أحد من أقاربه أو أصدقائه أو أحباء أو أي إنسان يتحدث بهذه اللغة يحتسب الأجر، يتصل عليه أو يسمح له يتابعنا، على الله سبحانه وتعالى أن يهديه لدين الإسلام ويكون ذلك في ميزان حسناته. سيظهر رقم أحبتي في الله لمن أراد الاتصال ونطق الشهادة على الهواء، وأيضا ستظهر أرقام الدعاة تباعا في أسفل الشاشة على الشريط لمن أراد الاتصال الدعاة ويعني التواصل، وأزف لكم البشرى كما زفها لي أخوتي وأحبتي في الله الأخ عبد الوهاب والشيخ نوح وجميع الأخوة الأفاضل. لكن من يتابعون إحصاءات من يسلم من خلال البرنامج من خلال الاتصالات في خلال 4 حلقات بفضل الله ومنه وكرمه، أسأل الله يرزقنا إياكم التوفيق ولهم، وما كان هذا ليتم لولا توفيق الله سبحانه وتعالى أولا وأخيرا ثم جهودكم مباركة. أسلم 400 في 4 حلقات فقط، 453 شخص بين رجل وامرأة ومن جنسيات مختلفة، يعني بمعدل كل يوم تقريبا أو كل حلقة 113 شخص وقليل جدا يعني، وهذا معدل نسأل الله سبحانه وتعالى يعني كان معدل جيد، نسأل الله سبحانه وتعالى أن يثبتنا وإياهم على دينه وأن يوفقنا وإياكم للدلالة على الدين العظيم. أذكر الأخوة والأخوات أيضا في الحلقات القادمة أن يحتسبوا الأجر بتذكير الناس قبل بدء الحلقة بيوم أو يومين أو في نفس اليوم أن يتابعون، حيث ستكون الحلقة القادمة باللغة الفيتنامية. أيضا قبل أن أبدأ الحلقة لا يفوتني أن أشكر الأخوة الأفاضل الأكارم في مكتب الدعوة وتوعية الجاليات والقريات على رعايتهم الكريمة لهذا البرنامج، والإخوان كما ذكرنا في حلقات ونذكر في كل حلقة أن الإخوان عندهم وقفة الآن، وقفة بر الوالدين الثاني، والإخوان يعني يصرف ريع هذا الوقف الذي هم الآن يعملون على إكماله، يصرف على أكثر من 30 باب من أبواب الخير والدعوة إلى الله سبحانه وتعالى، أهيب بالأخوة والأخوات الكارم مساعدة الإخوان ودعمهم، أسأل الله سبحانه وتعالى لا يحنوا إياهم الأجر. في مطلع هذه الحلقة أيضا أذكر أن بين يدي 2 من الدعاة الله سبحانه وتعالى من الجالية النبالية أخونا وحبيبنا الشيخ ضمير عباس، حياكم الله الشيخ ضمير. جزاكم الله خير. كيف حالكم بالرياض؟ طيب الحمد لله. أيضا معنا الأخ الداعية إبراهيم شرما، حياك الله. السلام عليكم. وعليكم السلام ورحمة الله وبركاته. الحمد لله. أبو رياض لا نريد حقيقة أن نضيع دقائق نستغلها، يعني القضية هامة نريد أن نبينها في مطلع كل حلقة، إذا قد يكون بعض الناس ما تابعنا في حلقات ماضية، نبين القضية هامة قضية التوحيد والعبادة. يا شيخ تفضل. يا شيخ الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين نبينا محمد وعلى آله وصحبه أجمعين، أما بعد، ہمرا نیپالی داجو بھائی دیدی بہنی ہرو آج کو یو سبھا ماں ہامی ہرو تپائیں ہرو کو سامنے نیپالی بھاشا ماں اسلام دھرم کو سلسلہ ماں کے کورا بھرنا چاہن چھوں تپائیں ہرو یو ہامی ہرو کو کورا سنے را یسے انسار جیون بتاؤں نے پریاس گرنو ہولا अल्लाह ताला ले हामीहरुलाई यो संसार मा आफ्नो उपासना वन्दना प्रशंसा को लागि रचना मा लाउनु भएको। अधिकांश मानिसहरु लाई यो कुरा थाहा छैन कि हामीहरु संसार मा किन आएका छन्, संसार मा आउने खास उद्देश्य के हो, हामीहरुलाई आफ्नो जीवन मा के गर्नु पर्छ। अधिकांश मानिसहरू संसारको मायामा फँसेर शैतान भूतको धोकामा आएर बेग्लै बेग्लै वस्तुहरूको उपासना वन्दनामा समय बिताइदिन्छन्। हालाकि हामीहरूलाई सत्यश्वर अल्लाह सुभानहु व तआलाले बुद्धि दिएको छ, दिमाग दिएको छ, हामीहरूलाई आफ्नो بدھی دماغ لگائے را آفنو ستیشور لائی چیننے را اوہاں کو اپاسنا بندنا ما نئی جیون بتاؤنے پریاس گرنو پرچھا ہمیں ہروں کو سامنے میرے سامنے یہ پرشن آئے کو چھا کہ ایکیشور بات کو بشے ماما تمہیں ہروں کو سامنے کورا گرم ایکیشور بات کے ہو ایکیشور بات کو ارتھ یہ ہو کہ ہمیں سبے ملے را یہ اٹھے ستیشور اللہ سبحانہ و تعالیٰ کو اپاسنا بندنا پوجا پاٹ گرم کینا کی ہمیں ہروں لائی تھا چھا کہ یہ دھرتی یہ آکاش پہاڑ پربت سوری چندرما ہوا پانی را سنسار ما انیک کورا ہرو جن ہمی ہرو آفنو آنکھا لے دیکھی رہے کا چھن یو سبائی یو اٹھائی ستیشور اللہ سبحانہ و تعالی لے رچنا ما لائے کو ہو وہاں باہے کرو کوئی بنی شکتی ہوئی نا یسے لے ہمی ہرو لائی یو اٹھائی ایشور اللہ کو نے اپاسنا بندنا کرنو پر چھا پوجا پاٹ ما اپاسنا بندنا ما یدی ہمی ہرو کنے ارکو وستو لائی ساجھی گری دیئے بھنے اوہاں لائی یہ کورا من پردائینا پوجا پاٹ کو ارتھ یہ ہو کی پوجا پاٹ ما یہ اٹھے ایشور اللہ کو اپاسنا بندنا گرنو افراد اللہ فی العبادہ یعنی عبادت ما یہ اٹھے ایشور لائی ماننے یہ اٹھے ایشور کو نام ما بلی دینے یہ اٹھے ایشور اللہ کو نام ما دان دینے یہ اٹھے ایشور اللہ کو نام ما برت بسنے یہ اٹھے ایشور اللہ کو نام ما باکھل دینے یہ اٹھے ایشور اللہ کو نام ما سبھی پرکار کا پوجا ہرو گرنے یہ سے کو نام ہو توحید ایک ایشور بات یدی ہامی ہرو اوہاں کو اپاسنا بندنا ما ارو وستو لائی ساجی گری دیئے بنے تو پھری یہ ایک ایشور بات ہودے ہودے نا یہ تو ساجی کو کورا بھائیو بننا لے ہامی ہرو لے وہاں کو لاغی جن کو را خاص تھی ہو بیکتی کب تھی وہاں کو لاغی اس میں ہامی ہرو لے ارکو لائی بنی مسائی دیئے یہ کورا لائی تپائیں ہرو علی کتی چھوٹ کری ماں ادھارن کو روپ ماں ہرنو جس طرح کی ہامی ہرو لائیو تھا چھا کی کنے پنی دیش ہو اس کو یہ اٹھے راجہ ہنچا کنے سنستہ ہو اس کو یہ اٹھے مالک ہنچا کنے پنی کورا کو مالک یہ اٹھے ہنچا یہ چلدے چلدے نا یہ سری نے یہ سمپرن سنسار کو مالک رکھوالا رعرو سبے سبے کورا گرنے وہاں نہیں ہو جب سبے کورا وہاں لے نہیں گرے کو بننا لے وہاں کو کوئی پنی ساجے دار چھائینا تو ہامی ہرو لائی پوجا ماں پنی وہاں کو پوجا ماں کسے لے ساجی نہ گرنے یہ کورا اللہ سبحانہ وتعالی کو بنائے ہو اللہ تعالی ہامی ہرو کو ارو ٹھول ٹھولا سینسیانا پاپ ہرو لائی آفنو دیا را کرپا لے چھما گر دین چھا ماف گر دین چھا ترا یو کورا وہاں لے کلے پنی ماف گر دینا کہ ہمی رو وہاں کو اپاسنا بندنا ما ارکو لائی ساجی کرنے جسے لے ہمی رو لائی یو کورا ما دھیان دینو پر چھا توحید کو بھننا لے ایکیشور بات کو ارت یہی ہو کہ پوجا پاٹ ما ہمی ہرو یو ٹے ایشور اللہ کو نے اپاسنا بندنا کرنے وہاں کو اپاسنا بندنا میں کسے لائے ساجی نہ کرنے جزاک اللہ خیر وبارک جی وانا نسیت ان اذکر ان الشیخ ضمیر والاخ ابراہیم من الدعاة مکتب الدعاء وتوعیت الجالیات في البطحة انا ساتوجه بالسؤال للاخ ابراہیم وبرياض طبعا من ينظر حبت لو تكون الكاميرا على الاخ ابراہیم فقط لو سمح مخرجنا الفاضل من ينظر الى الاخ ابراہیم اعتقد انه ولد في الاسلام أي نعم. وما يعلم أنه في يعني هو حديث عهد الإسلام يعني مسلم جديد وأنه كان في فترة من الفترات يعبد البقرة والشجر والحجر نعم حتى من الله عليه سبحانه والأصنام أيضا فمن ينظر إليه بهذه اللحية الكثة وهذا الوجه البشوش يعتقد أنه ولد مسلما ولا ما كان يعلم أنه كان مشركا يعني يعبد آلهة عدة كان على ديانة هندوسية الهندوسية نعم. نعم لكن أريد أنا حقيقة أنه أبين عظمة هذا الدين كيف أن هذا الرجل يعني في فترة وجيزة من يعني بعد أن لامس حلاوة الإيمان لامست شغاف قلبه أصبح داعي من الدعاة الله سبحانه وتعالى ونفع الله به. أنا أريد حقيقة أن ألقي الضوء يعني للأخوة الأفاضل كان سواء من المسلمين أو من غير المسلمين من الجالية النبالية من عنده تردد ولا يعرف أن هنالك كثير من هذه الجالية يدخل في دين الله تعالى. أريد من الأخ إبراهيم يعني باختصار يعطينا قصة إسلامه يا شيخ. طبعا أفنو إسلامكو بسمة छोटकरीमा भन्नु कि तपाईँले कसरी इस्लाम धर्मलाई स्वीकार गर्नुभयो? आदरणीय मेरा प्यारा प्यारा नेपाली दाजुभाइ दिदीबहिनीहरू, मेरो यो आवाज सुन्दै हुनुहुन्छ भने इस्लामी तरिकाबाट अस्सलामु अलैकुम रहमतुल्लाहि व बरकातु। र तपाईँहरूको सामु म यो पेश गर्न चाहन्छु कि मैले इस्लाम कसरी लिएँ त। वास्तवमा भन्नुपर्दा म एउटा ब्राह्मण वंशमा जन्म लिएको थिएँ हिन्दू परम्परा अनुसार। र हेर्नुहोस्, मैले पहिला जुन हिन्दू संस्कार थियो त्यसमा म आखिरी मैले यो पूजा संस्कार त्यो संस्कार मलाई मन परेको थिएन। तर उहाँ मेरो बुवा आमाले जो संस्कार सिकाउनु भएको थियो त्यो संस्कार बाध्यतापूर्वक गरिरहेको थिएँ। र म काम गर्ने सिलसिलामा जब म साउदी अरबमा आइपुगेँ, म एउटा कुनै कम्पनीमा काम गर्थेँ त्यतिखेर, र काम गर्ने सिलसिलामा एकजना मेरो सुपरभाइजरले भन्नुभयो कि तिमी इस्लाम लिन चाहन्छौ, तिमी इस्लाम लिन्छौ भन्नुभयो। जब म नेपालमा थिएँ त्यतिखेर मैले इस्लामको नाम पनि सुनेको थिएन, म मुस्लिम भन्ने मात्रै सुनेको थिएँ। र मैले भने के हो इस्लाम र कसरी लिन सकिन्छ र यो भन्दाखेरि उहाँले भन्नुभयो इस्लाम भनेको एउटै सत्य ईश्वरको पूजा गर्ने एकमात्र धर्म हो, त्यो हो इस्लाम भनेर भन्नुभयो। र मलाई उहाँको भाषा अलिअलि मात्रै थाहा थियो, उहाँले इङ्ग्लिसबाट कुरा गर्नुभएको थियो। र मैले भने मलाई कुनै एउटा पुस्तक ल्याइदिनुहोस्, म अध्ययन गर्छु अनि म बताउँछु तपाईँलाई के हो, म बुझ्छु। त्यस पछाडि उहाँले कुनै एउटा इस्लामिक सेन्टरबाट मलाई एउटा पुस्तक ल्याइदिनु भयो हिन्दी ल्याङ्ग्वेजमा, हिन्दी भाषामा। र मैले त्यो स्टडी गरेँ, त्यसमा के थियो भने तपाईँले यो धर्म लिन सक्नुहुन्छ, त्यसमा के लेखेको थियो भने कुनै पनि वंश कुनै पनि जात जातिको होइन इस्लाम, इस्लाम धर्म जुनसुकै व्यक्तिले पनि लिन सक्छ, ब्राह्मण क्षेत्रीय इत्यादि लेखेको थियो। मलाई धेरै मन पर्यो र मैले त्यो किताब स्टडी गरेँ। स्टडी गरिसकेपछि मैले उहाँलाई बताएँ म लिन सक्छु लिन्छु। त्यस पछाडि उहाँले मलाई एउटा इस्लामिक सेन्टरमा लिएर जानुभयो। लिएर गइसके पछाडि त्यहाँ एकजना हुनुहुन्थ्यो, हाम्रो एकजना सर हुनुहुन्थ्यो कुनै, उहाँले मलाई नेपाली जो भाषामा सम्झाउने एकजना व्यक्तिको नम्बर दिनुभयो र मैले कन्ट्याक्ट गरेँ। र कन्ट्याक्ट गरिसकेपछि त्यसपछि उहाँले मलाई लिएर जानुभयो इस्लामिक सेन्टर बथामा, त्यहाँ किनकि धेरै नेपालीहरू हुनुहुन् रहेछ इस्लाम लिएकाहरू साथीहरू, र उहाँहरू त्यहीँ पढ्नु हुँदो रहेछ। मलाई यति खुसी लाग्यो कि मैले सोचेको थिएँ कि नेपाली म मात्र इस्लाम लिँदैछु र कोही पनि छैन होला नेपाली। जब म त्यहाँ पुगेँ मलाई यति खुसी लाग्यो कि नेपाली कतिजना हुनु रहेछ साथीहरू, आफ्नै ठाउँतिरको आफ्नै गाउँतिरको सबै जस्तो जुनसुकै जात जाति जुनसुकै थरीको भनेको मानिसहरू सबै त्यहाँ एकै थालीमा बसेर खाइरहेको एकै देख्दाखेरि मलाई एकदम खुसी भयो। अनि त्यस पछाडि अलहम्दुलिल्लाह मैले इस्लाम कबुल गरेँ र अलहम्दुलिल्लाह मैले एउटा सत्य ईश्वरको पूजा गर्ने मौका पाएको छु। अलहम्दुलिल्लाह म यसै गरेर नै सत्य ईश्वरको पूजा गर्नेछु र अरूलाई पनि सत्य ईश्वरको पूजातर्फमा आह्वान गर्नेछु भन्दै म फेरि भन्न चाहन्छु। الاختصار هو كان يفكر دائما كان يسمع عن الإسلام في عندما كان في بلده في نيبال، ولكن ما وفق يعني بهداية الإسلام، فجاء في السعودية وكان يعمل في إحدى المؤسسات الأسواق التجارية، فواحد من الجنسية المصرية أحد من الإخوة جزاه الله خير كان ظاهر مديره او مدير العمال وزي كذا مراقب، هو بين له ان الاسلام بلغته المكسر يعني باللغه الانجليزيه، هو فهم شويه بس، هو قال اعطني الكتاب لو يكون بلغتنا، ما وجد الكتب باللغه النيباليه، وجد باللغه الهنديه، فجاب وقرا الكتاب هذا فقال، فوجد فيه ان في الاسلام لا يوجد هناك فرق بين الصغير والكبير والامير، وحتى في العباده يعني كلهم مع بعض، وفي ديانته طبعا هو من عائلة كبيرة من الديانة الهندوسية، يعني عائلة كبيرة في الديانة، يعني مثلا طبقات، ليس عائلة طبقة، يعني عائلة وطبقة، طبقة طبقات الرؤوس يعني، اي طبقة البراهمة، البراهمة هذا من أعلى طبقة، فهو فكر ولو أنا بأعلى طبقة يعني من الديانة الهندوسية، ولكن يوجد هناك طبقات، ولكن في الإسلام أنا ما أجد الفرق، هذه الطبقية لا يوجد، حتى الصغير الفقير كلهم يعني مع بعض. إن أكرمكم عند الله. نعم. فجزاه الله خير، يعني هذا الأخ المصري الكتاب عندما قرأ هذا فوصله في مكتب الدعوة بالبطحة، وعندما هو كان يفكر أول أني يعني وحدي في الإسلام إذا أدخل، فيعني يفهم أنه يكون غريب بعد دخوله في الإسلام، ولكن عندما وصل في مكتب الدعوة بالبطحة وجد يعني من الجنسية النيبالية ما شاء الله عدد جيد يعني، وكلهم يعني من يعني عائلة صغيرة وكبيرة من نيبال. وعندما تعرف على ما هؤلاء أنهم يأكلون يعني في صحن واحد و عبادة ويتعلمون يعني، فهذا يشجعه يعني هذا هذه الأمور. فالحمد لله نتقى الشهادة والحمد لله تعلم يعني أمور الدين. هذه حقيقة يعني رسالة عظيمة للأخوة والأخوات الفاضل الكارم، يعني كل إنسان داعية. الأخ اللي كان يعمل معه يعني بعد أن أسلم الأخ إبراهيم أصبح داعية، أسلم على يديه العشرات وأسلمت زوجته الآن ووالديه إن شاء الله سنذكره، سيذكر لنا إذا كانوا أسلموا بعد. يعني شوف ثمرة أنه فقط دعا شخص واحد، كيف هذه الثمار العظيمة تكون في ميزان ذلك الأخ الذي دعا لأول مرة. أبو رياض سأعود إليك مرة أخرى. يعني ذكرت في أظن في أول اللقاء قضية التوحيد ومن يستحق العبادة، أو ما تطرقت لها؟ قضية التوحيد وقضية العبادة ومن عبادة ذكرتها ولا نذكرها الآن يا شيخ؟ من يستحق العبادة ذكرتها ولا تريد أن تذكرها الآن مرة أخرى؟ لا لا، التوحيد ومستحق العبادة، وهو مستحق العبادة، الله سبحانه وتعالى هو يستحق. طيب نريد أن نعرج يا شيخ على قضية هامة يا شيخ، أنه كما قال الله سبحانه وتعالى: من يشركوا بالله فكأنه مخر من الطير، والله سبحانه وتعالى قال: إن الله لا يغفر، فتخطفه الطير كما قال سبحانه وتعالى: وإن الله لا يغفر أن يشرك به ويغفر ما دون ذلك وما دون ذلك لمن يشاء. نريد أن نبين قضية هامة، أنه أهمية التوبة يا شيخ، وأن الفرصة متاحة أمام العبد، وجزاء من يموت على غير دين الإسلام يا شيخ. الله سبحانه وتعالى جب هميه رولاي كورت هاب هيو كلا سبحانه وتعالى لي هميه رولاي يو سنسار ما آفنو اوپاسنا بندنا پوجا پاٹ کو لگی رچنا ملائکو ہو وہاں کو نہیں اوپاسنا بندنا کرنو پر چھا یدی ہمیں ہرو لے وہاں کو اوپاسنا بندنا ما کسے لائی ساجی گرے بھنے اللہ سبحانہ وتعالی لے یو کورا کہنے پنی سویکار کر دینا یو کورا یاد رکھنو کہ اسلام باہک ارو جتی پنی دھرم ہرو چھن سبی ما کنے نے کنے وستو کو ساجی مانی سرو لے اللہ کو پوجا ما گری رہے کا چھن اللہ سبحانہ وتعالی نیرا سب بندہ ठूलो पाप मानिस को यही नहीं हो कि उले आफ्नो सत्यश्वर को पूजा में अर्कोलाई साझी गर्छ। यो लाई अरबी में शिर्क भन्छन्, हाम्रो भाषा में साझेदार भन्छन्। जसरी कि कुनै संस्था हो र कुनै कुनै कुनै पनि कुरा हो उसमा मानिसहरू मिलेर उसको साझा हुन्छ, तर यो पूजा पाठ में अल्लाह सुभान व तआला को कसै को साझा छैन। अल्लाह सुभान व तआला ले यो पनि कुरा आफ्नो अन्तिम ग्रन्थमा भन्नु भएको छन्, हे मानिस तिमीलाई मैले यो संसारमा आफ्नो पूजाको लागि जन्माएको, उमा खलकतुल जिन्न वल इन्स इल्ला लियाबुदुन, कि मैले मानिस र मानव र दानवलाई आफ्नो पूजाको लागि बनाएको। तर यदि मानिसले उहाँको पूजामा अर्कोलाई साझी गरिदियो भने अल्लाह सुभान व तआला यो कुरा कहिले पनि स्वीकार गर्दैन। अल्लाहले यसको बारेमा पनि भन्नुभएका छन्, ان الله لا يغفر ان يشرك به ويغفر ما دون ذلك لمن يشاء। मानिसले यदि रक्सी खाइलियो, अरु बलात्कार गरिलियो, कसैको सम्पत्ति खाइलियो र अरु चोरी डकैती गरिलियो र अरु कुनै नराम्रो काम गरिदियो भन्नाले अल्लाह तआलाले आफ्नो दया र कृपाले यो पापलाई क्षमा गरिदिन्छ, माफ गरिदिन्छ। र एक न एक दिन यदि यानी यसको यो पापको जुर्माना भोगेपछि पनि एक न एक दिन इन्शाल्लाह स्वर्गमा जान्छ। तर अल्लाह तआलाले भन्नुभएको, हे मानिस म आफ्नो दया र कृपाले तिम्रो सबै पापलाई क्षमा गरिदिन्छु, तर एउटा पाप यस्तो हो कि म यसलाई कहिले पनि क्षमा गर्दिनँ। त्यो पाप कुन हो कि अल्लाहको पूजामा अर्कोलाई साझी बनाउने, अल्लाहको जुन जुन कुरा अल्लाहको लागि खास छ, अल्लाह बाहेकहरू कसैको लागि छँदै छैन, हामीहरू यस्तो यदि यदि यस्तो गरे भने फेरि हामीहरू धेरै घाटा उठाउँछन्, धेरै पछताउँछन्। अल्लाह तआलाले के भन्नुभएको, लैन अशरक तले हबतन अमलुक, यदि मानिसले कुनै पनि मानिस हो दानको काम गर्यो, गरिब दुखीलाई दान दियो, टुहरो विधवाको ख्याल गर्यो, उसको सहायता गर्यो, कुनै अरू संस्थामा दान दियो, राम्रो राम्रो काम गर्यो, तर यदि अल्लाहको पूजामा यदि उसले साझी बनाइदियो भने अल्लाह यो सबैलाई स्वीकार गर्दैन, कहिले पनि स्वीकार गर्दैन। यसैले भाइहरू हामीहरूलाई यो पोइन्टको कुरा हेर्नुपर्छ कि हामीहरू जुनसुकै प्रकारको पूजा गरौँ, सबै अल्लाह एक अल्लाह तालाको लागि गरौँ, एक अल्लाह बाहेक अरू कसैको लागि नगरौँ। जजाकल्लाह खैर। कमा कर्र सुभान अल्लाह सुभान व तआला वकदमना इला मा अमिलु मिन अमल فجعلناه هباء منثورا لا يستفيد من هذا هذا الأعمال. بيد الله. إيه لا لا حقيقة أنا أذكر يعني في الأخ إبراهيم والحديث عن الأخ إبراهيم عظمة هذا الدين. شوف سبحان الله إبراهيم كان من عامل بسيط إلى داعي لله سبحانه الحمد وتعالى لله. وهذا يذكرنا بما كان عليه الصحابة الكرام رضوان الله عليهم، كيف كانت لما كانوا في الشرك كانت اهتماماتهم دونية، فبعد أن دخلوا في هذا الدين العظيم أصبحوا دعاة الله سبحانه وتعالى ونشروا هذا الدين العظيم، وهذا ما يفعله كل داعية من إخواننا ممن يسلم حديثا ويتوجه للدعوة. أنا أريد أن أوجه سؤال للأخ إبراهيم، معنا أحد أخطأ، أعطونا أحد أخطأ، نرجع للسؤال، تفضل. السلام عليكم. مساء الخير يا أبوي. هلا، مساك الله بالرضا والعافية أبوي. كيف حالك؟ الله يسعدك ويبارك فيك. يا أخي عندي نبالية. سم. معي يا أبوي؟ معك يبا، معك معك. معي نبالية نبيها طال عمرك، هي قالت لا إله إلا الله محمد رسول الله، بس عاد نبي يعني الشيخ يعني يبين لها. نعم. بس الطلب صغير، الله يجزاك الجنة. قصر التلفزيون وخلهم يسمعون من التلفون، التلفون عشان ما يصير عندنا صدى، بس لو تكرر. طيب. أبشر. عطناها الله يجزاك الجنة. طيب. بشرت بما يسرك إن شاء الله. إن شاء الله. الو الو معنا الاخ، قدر الله ما شاء فعل، انقطع الاتصال، انقطع الاتصال، قدر الله ما شاء فعل. شيخنا طبعا ستوجه الاخ ابراهيم، انا الاخ ابراهيم حقيقه اريد يعني الان اريد ان اوجه رساله يعني لهؤلاء يعني ممن لا زالت الصورة عنده غير واضحة عن الإسلام وعظمة هذا الدين وأنه دين جمال وسعادة وهنا وأنس وراحة في القلب. أريد أن إبراهيم يتحدث عن حياته الآن بعد الإسلام، كيف كانت قبل الإسلام وما هي الحين حاله بعد الإسلام حياته. طبعا إبراهيم طبعا إسلام دهرمك بسم الحمد لله كورا دهره بجيرا إسلام لينو بيو तर एउटा कुरो शेखले भन्छन् यो भन्नु तपाईँ कि इस्लाम लिने भन्दा अघि तपाईँको आस्था तपाईँको जीवन कस्तो थियो, इस्लाम लिसकेपछि तपाईँको आत्मा र तपाईँको जीवन कस्तो बितिरहेछ, तपाईँलाई कस्तो लाग्दैछ, यसैको विषयमा छोटकरीमा भन्नु। धेरै राम्रो प्रश्न गर्नुभएको छ शेख साहबले। म के भन्न चाहन्छु भने योभन्दा अगाडिको जुन मेरो जीवन थियो इस्लाम नलिनुभन्दा अगाडिको जीवन, त्यतिखेर हेर्नुहोस् म एकदम पीडा पीडैमा थिएँ, किनकि जुनसुकै काम गर्यो सफल नहुने र जति पैसा कमायो त्यो पैसामा कुनै शक्ति नहुने र जे गर्दा पनि खुसी नहुने र म एकदम पीडित थिएँ हेर्नुहोस्। र जब मैले इस्लाम लिएँ, इस्लाम लिइसकेपछि मेरो हरेक काम कुराहरू सबै राम्रो हुँदै गयो, थोरै कमाए पनि शक्ति त्यसमा धेरै हुँदै गयो र सबैमाथि दया दया लाग्ने जुन मानिसहरूमाथि सहयोगको भावना र आफ्नो जुन इष्टमित्र आफ्नो दिदी बहिनी आफ्नो आमा बुवाप्रति धेरै धेरै माया हुँदै गयो र इस्लाममा नहुनुभन्दा पहिला यस्तो कुनै पनि माया कुनै पनि यस्तो कुनै पनि हुँदैन थियो। जब इस्लाममा आइसकेपछि इस्लाम धर्मले यो पनि भन्छ कि सत्य ईश्वर अल्लाहले भन्नुहुन्छ म पछाडि आमाको अधिकार धेरै छ र इस्लाममा यो पनि भनेको छ आमालाई धेरै माया गर्नु, आमा बुवाले भनेको मान्नु र उहाँहरूले जे भन्नुहुन्छ त्यो मान्नु र अब धर्मको विषयमा त्यो आफ्नो ठाउँमा छ, उहाँहरू आउनुहुन्न इस्लाममा पनि केही छैन तर उहाँहरूलाई धेरै माया गर्ने सिकायो इस्लामले र आफ्नो इष्टमित्र नाता गोता र सबैलाई समान किसिमको अधिकार दिएको छ। त्यसकारणले म के भन्न चाहन्छु भने आदरणीय मेरा प्यारा पारा प्यारा प्यारा दिदीबहिनी दाजुभाइहरू यो आवाज सुन्दै हुनुहुन्छ भने मेरो जिन्दगी पहिला एकदमै नाजुक थियो, इस्लाममा नआउनुभन्दा अगाडि म धेरै पीडामा थिएँ अनि र धेरै नराम्रो नराम्रो किसिमहरूको यस्तो सोचाइहरू आउँथ्यो मनमा। जब इस्लाममा आइसकेपछि एउटा सत्य ईश्वरको डर आउँछ र आफूले सोचेको कार्यहरू राम्रो हुँदै गएको छ अल्हम्दुलिल्लाह र सबै कुराहरू राम्रो हुँदै गएको छ, इस्लामले यो पनि भन्छ आमा बुवालाई धेरै माया गर्नु, इष्टमित्रलाई धेरै माया गर्नु, सबैलाई समान अधिकार दिनु भनेर इस्लामले सिकाएको छ। त्यसकारणले अल्हम्दुलिल्लाह मेरो लाइफ मेरो जीवन इस्लाम पूर्वक राम्रो थिएन र इस्लाममा आइसकेपछि अल्हम्दुलिल्लाह राम्रो हुँदै गएको छ र अल्लाह सुबहान तालासम्म यो दुवा पनि गर्दछु उहाँले मेरो लाइफलाई अझै राम्रो बनाउनुहुनेछ भन्ने म अल्लाहसँग दुवा गर्दछु। अल्हम्दुलिल्लाह। حياته سعيدة بعد الإسلام وتغيرت الأفضل وتغيرت الأحوال. وقبل الإسلام كان في آلام مصائب وفي ضيق في الرزق وهذه الأشياء، وبعد ما دخل في الإسلام وجد حقوق يعني الوالدين، حقوق الجيران، وحقوق الناس، هذه الأشياء كلها وجد. وأهم شيء هو ذكر أنه أنا مرتاح لأني وجدت يعني الآن في حياتي في عبادة الله سبحانه وتعالى فقط. الله أكبر. الله أكبر. فمن ناحية هذا يقول أنا مرتاح. نسأل الله يثبت لي على دينه. آمين. أسلمك في طاعة الجزر لك كل خير من دعا. قبل أن نخرج إلى فاصل نذكر الأخوة والأخوات أن الأرقام اللي ستظهر على الشاشة ستظهر أرقام لمن أراد ينطق الشهادة على الهواء، وأرقام الدعاة من أراد الاتصال ودعوة من تحت يديه، أو أنه يوصل له رقم أحد يريد أن يدعوه ويحتسب عند الله سبحانه وتعالى. ذكرت في بداية الحلقة وذكر الآن بالأخوة أن هذا البرنامج برعاية الأخوة في مكتب الدعوة وتوعية الجلالة والقريات، وأهيب بالأخوة والأخوات الفاضل الأكارم دعم مناشطهم لله سبحانه وتعالى أن يوفقنا إياهم بكل ما يرضى. أخرج وإياكم إلى فاصل قصير، أعود أو نعود جميعا لاستكمال ما بقي معنا من حلقتنا، فكونوا معنا أحبتي في الله. السلام عليكم ورحمة الله وبركاته، أهلا وسهلا بكم أحبتي مجددا لاستكمال ما بقي معنا من هذه من الدقائق القادمة في هذه الحلقة المباركة والتي هي باللغة النيبالية. أجدد التذكير لإخواني وأخواتي الأفاضل الكرام من أراد نطق الشهادة سيظهر الرقم على الشاشة. لما أدرك أول حلقة نحن نتحدث باللغة النيبالية من عند أحد، إذا كان عندك أحد يتحدث بهذه اللغة وتعرف أحد احتسب الأجر وبلغه أن يتابعنا في الدقائق القادمة. أبو رياض عنا استغل هذه الفرصة الهامة، يعني أمامنا مثال حي الآن نريد أن نوجه من خلال الرسائل لا لا لا لا. كيف علاقة الآن إبراهيم والديه أسلموا أم لا؟ كيف علاقته بوالديه قبل الإسلام وبعد الإسلام؟ من اللي تباين إسلام لي سكي بشي تباين كو باني بيوهار تباين كو بوا ما سنجا كستو شا تباين كو بيوهار ونيرو سنجا ونيرو كو بيوهار تباين سنجا كستو شا كينكي يو كورا علي كتي بنو धेरै राम्रो प्रश्न गर्नुभएको छ शेख साहबले, माशाल्लाह। अब इस्लाम लिनुभन्दा अगाडि बुवामासँग त्यति माया थिएन, बुवामाले पनि मलाई त्यति माया गर्नुहुन्थेन। अल्हम्दुलिल्लाह इस्लाममा आएपछि सबै पुरानो कुराहरू जुन नराम्रो बानी बेहोरा सबै कुराहरू त्यागेर इस्लाममा आइएको छ। इस्लाम पछाडि बुवामासँग मेरो धेरै राम्रो सम्बन्ध छ, उहाँहरूलाई पनि मैले इस्लामको बारेमा धेरै राम्रोसँग बुझाएको छु। इन्सान्लाई उहाँहरू पनि इस्लाममा आउन सक्नुहुन्छ। जस्तो कि अब हेर्नुहोस् के छ भने, अब अरूमा के हुन्छ, श्रीमतीको कुरा सुन्ने अरूको कुरा सुन्ने हुन्छ, तर इस्लाममा मेन कुरा आमालाई मान्नुपर्ने हुन्छ। किनकि हामीलाई 10 महिनासम्म आफ्नो पेटमा हुर्काउनु भएको हुन्छ, पेटमा राख्नुभएको हुन्छ, त्यसपछि हामीलाई यो दुनियाँमा ल्याउनुहुन्छ। र ईश्वरले भन्नुहुन्छ कि सत्य ईश्वर अल्लाहले भन्नुहुन्छ म पछाडि आमा, र मैले त्यही भएर धेरै राम्रो माया गरेको छु। उहाँहरूले भन्नुहुन्छ कि पहिला मेरो छोरा अलि राम्रो थिएन, तर उसको धर्म इस्लाममा लागेपछि उसको धर्मले सायद सिकाएको होला कि आमा बुवासँग धेरै माया गर्नुपर्छ अनि राम्रो व्यवहार गर्नुपर्छ, जे भन्यो हामीले त्यही पुर्याइरहेको छ भनेर उहाँहरूले भन्नुहुन्छ। र त्यस्तै मेरो अल्हम्दुलिल्लाह अहिले मेरो श्रीमती मेरो बच्चाले पनि इस्लाम लिएका छन्, र मैले उहाँहरूलाई तालिम सिकाउँदैछु, तालिम दिँदैछु। र मेरो दाई पनि इस्लामको एकदमै नजिकमा हुनुहुन्छ, उहाँलाई पनि यो थाहा थिएन कि इस्लाम भनेको के हो, मुसलमान कसलाई भनिन्छ। मैले राम्रोसँग बुझाएँ उहाँलाई पनि, उहाँहरू पनि इन्सान्ला इस्लामको एकदमै नजिकमा हुनुहुन्छ। त्यस्तै मेरो पहिला बरु इस्लाममा नआउनुभन्दा अगाडि मेरो इष्टमित्रहरूसँग त्यति सम्पर्कमा म हुँदैनथेँ, तर इस्लाम आएपछि माया लागेर आउँछ, इस्लामले सिकाएको छ, त्यस कारणले मैले सम्पर्कमा सोध्छु, फुपु के छ हालखबर, फुवाजु के छ हालखबर, अनि कान्छु बुवा के गर्दै हुनुहुन्छ, के छ कसो छ। उनीहरू भन्छ उसको धर्मले सायद सिकायो होला, त्यस कारणले उहाँहरूले मलाई माया पनि गर्दै हुन्छ, पहिलाभन्दा झन् धेरै माया गर्नुहुन्छ। र यही भन्न चाहन्छु म, यही छ मेरो राम्रो व्यवहार छ उहाँहरूसँग, र उहाँहरूले मलाई धेरै माया गर्नुभएको छ, माया पाएको छु। इन्सान्ला अल्लाहसँग मैले दुवा गर्दछु र दुवा गरिरहेको छु, इन्सान्ला उहाँहरू इस्लाममा आउनुहुनेछ। أكثر ويذكر أني قبل الإسلام ما أتصل عليهم يعني بالاستمرار، وما أعطيهم يعني مثلا هدايا أو مصروفات لهم، ولكن بعد الإسلام لأني أنا وجدت الحقيقة وقرأت تراجم مثلا ترجمة قرآن وحقوق الوالدين وحقوق يعني الأقرباء، فهذه الأشياء يعني عندما قرأت فبالاستمرار أتصل عليهم وأرسل لهم الهدايا للوالدين والمصروفات زيادة، فمن ناحية هذه هم يحبونني أكثر يعني قبل الإسلام. لأنهم عرفوا أن هو يتصل بالاستمرار ويبين لنا يعني هذه الأشياء، معناه يعني هذه الأشياء جيدة يعني. أريدك أبو رياضة يعني بهذه مدام بهالمناسبة يعني، وأخير مثال والأخ إبراهيم صلى الله عليه وسلم ويسدده، نوجه رسالة أن هذا دين عظيم، دين كمال ودين أخلاق ودين علاقات عامة مع الناس كلهم. نريد أن تبين قضية هامة، بر الوالدين وحقوق الأقارب في الإسلام، وأيضا حقوق الآخرين وحقوقنا، يعني الماحة لهذه القضية كاملة هي شيء يعني نظرة الإسلام بها. يعني طبعا أهلي عفنو يعني سبقوا حقية شاء بواماكو حقية شاء إسلام لي إسلام لي كي عدس دين شاء نوجه للمشاهدين يا شيخ. إسلام لي كي عدس دين شاء طبعا لي भन्नाले इस्लामले हामी सबैलाई के आदेश दिन्छ यसको सिलसिलामा तपाईँ भन्नु कि बुवाआमाको हक के छ, रिश्तेदार नातेदारको हक के छ, अरू सबैको हक के छ, यसको सिलसिलामा तपाईँ अलिकति कुरा गर्नु। धेरै राम्रो प्रश्न गर्नुभएको छ शेखले माशाल्लाह। र इस्लामले यो पनि सिकाएको छ कि इस्लाममा जुन पैतृक सम्पत्तिको कुराहरू आउँछ, जुन आमा बुवाको के हक छ र छरछिमेको के हक छ, इस्लामले भन्छ सबैभन्दा सत्यश्वर हुनुहुन्छ, सत्यश्वरले भन्नुभएको छ आमा, त्यस पछाडि बुवा, त्यस पछाडि आफ्नो नातागोता जुन फुफू फुवाजु जुन बहिनी जुन तपाईँको त्यस पछाडि छोरीहरू भयो, सबैको समान अधिकारहरू दिएको छ, सबभन्दा बढी आमालाई अग्रस्थानमा राखेको छ, किनकि उहाँले हामीलाई जन्म दिनुभयो, उहाँले हामीलाई हुर्काउनु भयो, दुनियाँमा ल्याउनु भयो, र इस्लामले सबैलाई समान तरिकाको राम्रो राम्रो अधिकारहरू दिएको छ, सबैलाई समानपूर्व तरिकाको अधिकारहरू दिएको छ, त्यस कारणले इस्लामले सबैलाई राम्रो दिएको छ, त्यस कारणले इस्लामले यो भन्छ आमालाई यो अधिकार, फुपूलाई यो, बहिनीलाई यो, बुवालाई यो, सबैलाई श्रीमतीलाई यो, सबैलाई समान किसिमको अधिकार दिएको छ। यो भनेको छैन कि श्रीमतीलाई उच्च स्थानमा राख, आमालाई तल्लो स्थानमा राख, अनि छोरीहरूलाई तल्लो स्थानमा राख, नातागोतालाई तल्लो, यो भनेको छैन। इस्लाम धर्मले सबैलाई सबभन्दा आमा, त्यसपछि बुवा, त्यस पछाडि नातागोता फुफू, त्यस पछाडि छोरीहरू, त्यस पछाडि दाइको छोरीहरू, सबै इष्टमित्रलाई सबैलाई सम्मानपूर्ण अधिकार दिएको छ, त्यस कारणले अलहम्दुलिल्लाह म खुसी छु सबैलाई अधिकार दिन पाएकोमा। حقوق الوالدين في الإسلام وعظمها، وأيضا حتى حقوق الأقارب، وكيف أن الإسلام رعاه واهتم بها. الله حتى سبحانه كانوا غير مسلمين يعني. الله سبحانه وتعالى لي مانس كولاغي هدايت كولاغي جن انتم آكاش بانية غرانت قرآن اتاريه كو چا اپنو انتم اشدود شدی محمد صلى الله عليه وسلم ماتي اسكو سلسلة ما تپاين هرو کو سامن نے يوٹا خاص كورا بھننا چاہن چون كي اللہ تعالى لي هامي هرو لائي آفنو اپاسنا بندنا كولاغي وسنسار ما رچنا ما لائي کو त्यसपछि संसारमा हामीहरू कसरी बस्ने, कसको हक कसमाथि के छ, छिमेकीसँग, रिश्तेदार नातेदारसँग र अरू सबैसँग, यदि सबैको हक अल्लाह सुभानहु व तआलाले आफ्नो अन्तिम ग्रन्थ कुरानमा भन्नुभएको छ। खास गरी एउटा खास कुरा जुन म भन्न चाहन्छु, अल्लाह तआलाले आफ्नो पूजापछि बुवा आमाको हक राखेको छ। अल्लाह तआलाले आफ्नो अन्तिम ग्रन्थ कुरानमा के भन्नुभएको, वकदा रब्बुका अल्ला तअबुदु इल्ला इया वबिल वालिदैन इहसाना इम्मा यबलुगन इन्दकल किबर अहदुहुमा औ किलाहुमा फला तक़ुल लहुमा उफ्फ वला तनहरहुमा वक़ुल लहुमा क़ौलन करीमा। अल्लाह सुभान व तआलाले भन्नुभयो, यो भन्नुभयो कि हाम्रो हे हाम्रो नेपाली दाजुभाइहरू, तपाईँहरूको कुरा बुझ्नु, अल्लाहले कति मिठो कुरा हामीहरूको लागि भन्नुभएको छ कि अल्लाह बाहेक अरू कसैको पूजा नगर्नु, त्यसपछि बुवा आमासँग राम्रो व्यवहार गर्नु। यदि बुवा आमामा कुनै यानी दुईटै र कुनै एक बुढापाको पुग्छन्, यानि उनीहरूको उमेर धेरै हुन्छ, उनीहरूलाई हिँड्नु गाह्रो हुन्छ, खानापानी गाह्रो हुन्छ, त उनीहरूको हामीहरूले सेवा गर्नुपर्छ। किनकि उनीहरूले हामीहरूलाई कुन तरिकाले पालेको पोसेको हामीहरूलाई थाहा छैन। हामीहरू सानोमा थिए, कति माया गरेर पालेको, यसरी नै हामीहरूलाई उनीहरूको कुरा देख्नुपर्छ। यहाँसम्म अल्लाह तआलाले यो पनि भन्नुभएको, यदि यानि तिमी उनीहरूको सामुन्ने कुरा गर्छौ त सानो स्वरमा कुरा गर्नु, यानि ठुलो स्वरमा बुवा आमाको सामुन्ने कुरा गर्ने पनि अल्लाह तआलाले अनुमति दिएको छैन। यसैले अल्लाह तआलाले आफ्नो पूजापछि आफ्नो आफैपछि फेरि बुवा आमाको दर्जा राखेको छ। तर हामीहरू यो कुराबाट यानि धेरै अपरिचित छन्। धेरै मानिसहरू यो कुराको विषयमा कुनै ध्यान दिँदैन कि बुवा नातेदारको हक के हो, किनकि रिश्तेदार नातेदारसँग पनि राम्रो व्यवहार गर्नुपर्छ। यो पनि इस्लामले कुरा सिकाएको छ, छिमेकी तपाईँको छ। एउटा हदिसमा मोहम्मद सल्लल्लाहुले भन्नुभएका छन् कि तपाईँको छिमेकी यदि तपाईँको घरमा कुनै राम्रो खानेकुरा पक्छ भन्नाले यदि यसको बास बाहिर जान्छ, यानि त यो बास अर्को छिमेकीको घरमा गएपछि उसको घरमा जुन बच्चाहरू छन् र अरू मानिसहरू जुन गरिब छन् तिनीहरूको व्यवस्था यस्तो छैन राम्रो खानेकुरा कि उनीहरू बनाउन सकोस्। यदि बास गएपछि उनीहरूलाई मनमा यो चिन्ता हुन्छ कि यदि अल्लाह तआलाले मलाई यो पैसा दिएको थियो भने हामीहरू पनि यस्तै खालको खाना बनाएर खाँदै थिएँ। तर उनीहरू इच्छा गर्छन्। अल्लाहको नबी मोहम्मद सल्लल्लाहुले के भन्नुभएको कि तपाईँ आफ्नो घरबाट छिमेकीको घरमा अलिकति सामान खानेकुरा पुर्याइदिने, यानि फेरि अल्लाह तआलाबाट जिब्रिल अलैहिस्सलातु वस्सलाम सधैँ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि यानि यो कुरा लिएर आउँदै थिएँ कि छिमेकीको सिलसिलामा धेरै कुरा गर्दै थिएँ। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि मलाई यस्तो लाग्यो कि अल्लाह तआलाले यस्तो नहोस् कि छिमेकी एक छिमेकीलाई अर्को छिमेकीको घरमा उसको सम्पत्तिमा हक लगाइदिन्छ, अल्लाह तआलाले हक लगाइदिन्छ। यति अल्लाह तआलाले यानि छिमेकीको हक दिएको छ। यसरी नै अरू राम्रो राम्रो कुराहरू छन् इस्लामको खास यानि विशेषताहरू। यदि तपाईँहरू पढ्नु हुनुहुन्छ, जानकारी लिनुहुनुहुन्छ, त जुन विशेषताहरू इस्लाममा छ अरू कुनै धर्ममा तपाईँहरू पाउनुहुन्न। यसैले म तपाईँहरूलाई यो निम्तो दिन्छु कि तपाईँहरू इस्लामको विषयमा स्टडी गर्नु, किताबहरू पढ्नु, इस्लामको विशेषताहरूको जानकारी गर्नु। अल्लाह सुभानहु व तआलाको पूजापछि इस्लामको विशेषताहरू जुन छ अल्हम्दुलिल्लाह एकदम राम्रो छ। यदि सबै मानिसले यसै अनुसार आफ्नो जीवन बिताउँछ त हाम्रो समाजमा एकदम रमाइलो हुन्छ, कसैलाई कसैबाट कुनै दुःख हुँदैन। यसैले हामीहरूलाई यसको सिलसिलामा अलिकति ध्यान दिनुपर्छ। अल्लाह सुभानहु व तआलाको पूजाको साथमा र पूजाको साथमा इस्लामले सबैको हक सबैलाई दिएको छ। على عجاله يا شيخ لا نريد ان ابراهيم برضو يجي رساله. شيخنا الفاضل كثير من يتردد في قبول هذا الدين من غير المسلمين اقصد، يعني هو يعني يغيب عن ذهنه ان الشيطان هو من يقيده ويامره انه يتراجع، وان الله سبحانه وتعالى يفتح باب التوبه، باب التوبه لا زال مفتوح حتى اذا اتت سكرات الموت، حتى اذا غرق العبد تنتهي. نعم. حتى أن ذكر الله سبحانه قال ربي ارجعون لعلي أعمل صالحا فيما تركت، كلا إنها كلمة من وقائل ربهم رأي برزخ إلى يوم يبعثون. فنريد أن نذكر الناس يا شيخ المشاهدين الأكارم بقضية هامة، أهمية التوبة والمبادرة، عدم تسويفها والتأجيل، لأن هذا سبيل الشيطان. الشيطان يريد أن ينقل هذا الإنسان هذا العبد من هذه الدنيا مباشرة إلى نار جهنم. فنريد أن نبين له أهمية التوبة والمبادرة في عدم تأخيرها ولو لثانية واحدة. تفضل يا شيخ إبراهيم. تبعي إسلام، لا طبعا أقصد إبراهيم، أقصد المشاهدين يا شيخ. طيب الله سبحانه وتعالى لهامي هرو لاي يو سنسار ما أفنو باسنا مندنا كو لاغي بنايكو تو يدي هامي هرو الله كو يعني يو خاص خاص كورا هرو بجي سكي بني تو هامي هرو لاي اسما ڈھیلو نگرنے ما أفنو نیپالی داجو بھائی هرو لاي را دیدی بہنی هرو لاي يو كورا بھرنے چاہنچوں कि यसको सिलसिलामा हामीहरू कहिले पनि ढिलो नगरौँ। यदि वास्तविक कुरा हामीहरू बुझिसकेका छन् त हाम्रो मनमा यो कुरा नआओस् कि हेरौँला पछि, एक हप्तापछि हेर्छौँ र एक महिनापछि हेर्छौँ र फेरि मनमा यस्तो खालको कुरा नआओस् कि म यदि यो कुरा यस्तो गर्छु भन्नाले इस्लाम लिन्छु त फेरि नेपाल फर्केर आफ्नो घर परिवारमा गएर मेरो लागि गाह्रो हुन्छ। मेरो दाजुभाइहरू बहिनीहरू यो कुरा हेर्नु, यो शैतानले हामीहरुको मनमा यो कुरा धोका दिन्छ, धोका दिने कुरो जुन मेरो भाइले कुरा बुझिसकेका छन्, सत्य कुरा वास्तविक रूपमा थाहा भइसकेको छ भन्नाले यसमा ढिलो कहिले पनि नगर्नु। किनकि जीवन कहिले जान, संसारबाट हामीहरू कहिले जान्छन्, सत्य ईश्वरको आदेश कहिले आउँछ, हामीहरू यो संसारलाई छाडेर कहिले जान्छन्, यसको सिलसिलामा कसैलाई थाहा छैन। किनकि यो अदृश्य कुरा हो, यो कुरा मात्र अल्लाह तआलालाई थाहा छ। अल्लाह सुब्हानहु तआलाले हामीहरूलाई यो समय दिएको छ कि हामीहरू उहाँको कुरा बुझेर यसमा आउनको लागि छिटो गरम। यदि यस्तो गर्दैनन् भने त यसको अर्थ यो कि हामीहरू शैतानको जालमा फसिसकेका छन्। शैतानले हामीहरूको मनमा नराम्रो कुरा लाउँछ, हामीहरूलाई धोका दिन्छ, यसैले यो कुरालाई छेउमा राखेर एक ईश्वरको कुरातर्फ आउनु। फेरि कोही कोही कसैको दिलमा यो पनि कुरा हुन्छ कि मेरो यति जीवन बितिसक्यो, 40, 45, 50 मेरो जीवन बितिसक्यो, अब थोरै दिनको लागि यो गरेर के हुन्छ। होइन, यस्तो कुरा यो त यस्तो छैन। अल्लाह सुने मानिसले भन्नाले साँचो मुटुले अल्लाह सीधा क्षमा माग चाहन्छ। त यदि उसको जीवन थोरै समयको लागि इस्लाममा हुन्छ, त्यो पहिलाको सबै पापले अल्लाहले क्षमा गरिदिन्छ। किनकि एउटा हदिसमा आएको छ, नबी अलैहि सलातु सलामले भन्नुभएका छन्, अल इस्लाम यो जुब्बु मा कबल हो, यानि पहिलाको जुन पाप थियो अल्लाह सबैलाई माफ गरिदिन्छ। यसैले हामीहरू यसमा आउनको लागि छिटो गरौँ। र म यो कुरा भन्न चाहन्छु कि यसको बारेमा धेरै धेरै जानकारी गर्नु, वास्तविक कुरा थाहा भएपछि यसमा आउनु, मनमा कुनै शङ्का कुरो नलाउनु। किनकि यो शङ्काको कुरो शैतानबाट आउँछ, शैतानले हामीलाई धोका दिन्छ, गलत बाटोमा लगाउँछ। अल्लाहको बाटोमा आउनको लागि यसमा छिटो गरौँ। अल्लाह सुब्हानहु व तआला हामी सबैलाई यसको बारेमा तौफिक दियोस्। जजाकल्लाह खैर। अबु रियाद, अनि हकिका सतवज्जह लअख इब्राहिम फी उजाला الان يعني ولا ينبئك مثل خبير يعني بحمد الله انت وانا والاخوه والاخوات المشاهدين الكرام واخواني الفاضل من القناه ولدنا بحمد الله من ابوين مسلمين فنعمه من الله سبحانه وتعالى. لكن الاخ ابراهيم يريد ان يتكلم يعني القضيه الهامه، قضيه التردد والخوف هذه من الشيطان التي عاشها ويعيشها كل انسان قبل ان يدخل في دين الله. اريد ان يبين انه هو يعني قد يكون مر بهذه الحاله لكنه تغلب عليها وطرح الشيطان ووسوسته جانبا وعقد العزم ودخل هذا الدين، وان هذا يجب ان يكون قرار كل انسان. ثم يعني كيف بعد ان دخل هذا الدين يعني وكيف الاسلام يتغلب على الشيطان، وكيف الان حياته، وكيف انه الان اصبح داعيه ويشعر يعني بشعور مختلف عن السابق. يعني इब्राहिम तपाईँ यो कुरा भन्नु, शेखले यो भन्नुभएका छन् कि जसरी कि धेरै मानिस हाम्रो दाजुभाइ दिदीबहिनीहरू इस्लामको विषयमा कुरा थाहा भएपछि यानि यसको वास्तविकताको सिलसिलामा थाहा भएपछि पनि अलिकति शङ्कामा हुन्छन्, सङ्कोचमा हुन्छन् कि म के गरौँ, इस्लाम लिने कि नलिने, मेरो सामान्य यस्तो कुरा आउँछ। यसको सिलसिलामा तपाईँ उनीहरूलाई के भन्नुहुनुहुन्छ, के निम्तो दिनुहुनुहुन्छ कि यो यसको सिलसिलामा कि कुनै चिन्ता नगर्नु, यसमा आउनको लागि छिटो गर्ने, हतार गर्ने, र किनकि यो सबै कुरा जुन आउँछ, सङ्कोचको कुरा, शङ्काको कुरा, यो सबै शैतानबाट आउँछ। यसको सिलसिलामा तपाईँ अलिकति बयान गर्नु। माशाल्लाह, धेरै राम्रो। तपाईँसँग पनि पहिला यस्तो कुरा मुमकिन भएको होला। وايضا يعني التفكير جاي يعني دين سابق ودين ابائي واجدادي دين اهلي جماعتي اخواني اقاربي يعني आफ्नो जसरी कि मान्छे धेरै चिन्ता गर्छ, घर परिवार देश छिमेकीहरू, यदि यस्तोमा आए त मलाई धेरै दुःख हुन्छ, यी सबै कुरा कहाँबाट आउँछ, शैतानबाट आउँछ। यसैले अहिले पहिला पनि तपाईँसँग यस्तो भएको होला, तर अहिले तपाईँ कस्तो हुनुहुन्छ, अल्हम्दुलिल्लाह कुनै चिन्ता छैन, त यो कुरा अलिकति तपाईँ भन्नु। धेरै राम्रो प्रश्न गर्नुभएको छ, र म के भन्न चाहन्छु भने मेरा प्यारा प्यारा आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म तपाईँहरूलाई एउटा निमन्त्रणा के दिन चाहन्छु भने तपाईँहरू कति पनि नडराउनुहोस्। किनकि हेर्नुहोस्, योभन्दा अगाडि म इस्लाममा नआउनुभन्दा अगाडि म पनि यसरी डराउँथेँ। म पनि के ठान्थेँ भने आमा बुवाले के भन्ने हो, दाजुभाइले के भन्ने हो, इष्टमित्रले के भन्ने हो, आफूसँगै काम गर्ने साथीहरूले मलाई के भन्छ। अनि र हेर्नुहोस्, यो दुनियाँ भनेको एकछिनको लागि हो। यो दुनियाँमा तपाईँहरू खुसी हुनुहुन्छ होला, तर आखिरतमा मरे भनेपछि सत्य ईश्वरले कहिले पनि छोड्नुहुन्न। किन हेर्नुहोस्, यो संसारको सृष्टिकर्ता एउटै हुनुहुन्छ, यो संसारलाई बनाउने एउटै हुनुहुन्छ, रात बनाउने पनि एउटै हुनुहुन्छ, दिन बनाउने पनि एउटै हुनुहुन्छ, र यो संसार एउटै ईश्वरको हातमा छ। किनकि सुन्नु न, यदि बाई चान्स मानौँ दुईवटा ईश्वर हुन्थ्यो भने एउटाले भन्थ्यो आज उज्यालो मात्रै बनाम भन्थ्यो, अर्कोले राति मात्रै बनाम भन्थ्यो, फेरि आपसमा कुरा मिल्ने थिएन अनि संसार के हुन्थ्यो आफै सोच्नुहोस्। र त्यसकारण म के भन्न चाहन्छु हेर्नुहोस्, एउटै ईश्वर पूजा गर्नु, इस्लाममा आउनुहोस्। ओमा खलक्तु जिन्नल इन्सा इल्ला ल्याबदुन, सत्यले भन्नुहुन्छ पवित्र धर्मग्रन्थमा कि ओमा खलक्तु जिन्नल इन्सा इल्ला ल्याबदुन, अर्थ हुन्छ सत्यले मानव र दानवलाई सृष्टिमा ल्याउनु भएको मात्र केसको लागि, आफ्नो पूजा र वन्दनाको लागि, उहाँको एउटा मात्रै उद्देश्य छ। तर मानवहरू जो सृष्टिमा छन् उहाँहरूलाई एउटा विवेकशील प्राणीको राख्नु रूपमा राख्नुभयो सत्यश्वरले, त्यस कारणले उहाँहरूले पनि तपाईँहरूले पनि सोच्नुपर्ने हुन्छ कि सत्यश्वर एउटै हुनुहुन्छ, उहाँको नै प्रार्थना गर्ने, उहाँको नै पूजा गर्ने, इस्लाममा आउने भन्ने त सबैले भन्छ, उपरवाला एउटै हुनुहुन्छ, तर फेरि पनि ईश्वरको साथमा अरूलाई साझेदारी गर्छ, ईश्वरले सृष्टिमा ल्याएका वस्तुहरूलाई साझेदारी गर्छ, अनि कसरी ईश्वर खुसी हुन सक्नुहुन्छ? त्यस कारणले प्लिज न डराउनुहोस्, उहाँहरू आमा बुवा दिदी बहिनी इष्टमित्र साथीभाइ यो दुनियाँको लागि मात्रै हो। हेर्नुहोस्, जन्मिँदा एक्लै आएको हो, मरेर जाने एक्लै हो। त्यस कारणले सत्यश्वरले एउटा मात्रै हेर्नुहुन्छ कि यो दुनियाँमा के कार्य गरेको थियो, कसले के कार्य, त्यसको हिसाब किताब लिनुहुनेछ। त्यस कारणले राम्रो कार्य गरेमा पुरस्कार पाइनेछ, माथि मरेपछि स्वर्ग पाइनेछ, नगरेपछि नराम्रो हुनेछ। अनि त्यस कारणले भन्नुहुन्छ मनसाद अल्लाह इलाह इलल्लाह दखल जन्नत, सत्यश्वरले भन्नुहुन्छ जसले अशदु अल्लाह इलाह इलल्लाह सदु अन्न मोहम्मद रसुल्ला, गवाही दिन्छ सत्यश्वर एक्लै हुनुहुन्छ, सत्यश्वर अल्लाह बाहेक अरू कोही पनि पूजनीय छैन, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहको लास्ट मेसेन्जर, लास्ट ऋषि मुनि हुनुहुन्थ्यो, उहाँले जसरी एउटा सत्यश्वर पूजा गर्नुभएको थियो त्यसरी म पनि गर्नेछु भनेर जसले गवाही दियो, जसले साँची दान गर्यो, अनि त्यो मान्छे इस्लाममा आयो, अनि त्यसपछि गएर त्यसले इस्लामको तर्तरिका अनुसार नमाज पढ्ने, जकात दिने, अनि त्यस पछाडि गएर रमदानमा व्रत बस्ने, त्यस पछाडि हज गर्ने, त्यो सबै तर्तरिका बिस्तारै सिक्नुहुन्छ। र तपाईँहरूलाई हामी इस्लामिक शिक्षाहरू सिकाउँछौँ, हामी हाम्रो जुन बथा इस्लामिक सेन्टर छ त्यहाँ कैयौँ नेपाली हुनुहुन्छ, उहाँहरूले धेरै सिकाउ धेरै हुनुहुन्छ, उहाँहरूबाट धेरै धेरै कुराहरू सिक्नुहुन्छ। इन्सल्लाह अल्लाहसँग म पनि दुवा गर्नेछु र तपाईँहरू पनि दुवा गर्नुहोस् कि म इस्लाममा आउन पाऊँ, सत्यश्वरले इस्लाममा ल्याउन् भन्ने दुवा गर्नुहोस्। इन्सल्लाह तपाईँहरू इस्लाममा आउनुहुन्छ, न डराउनुहोस्, कति पनि डराउनुहोस्, एउटा सत्यश्वरसँग मात्रै भन्दै दुई शब्द टुङ्गाउँछु। مما زادني شرفا وتيها حتى كنت بأخمص أطأ الثريا دخولي في قولك يا عبادي وأن صيرت أحمد لي نبيا. لا أدري أعجب من عظمة هذا الدين في تعاليمه وشرائعه أم في مثل هذا الرجل الذي فتح الله قلبه لدين الإسلام ثم أصبح داعيا محبا لله سبحانه وتعالى، داعيا لدين الله سبحانه وتعالى، وفتح الله يعني على يديه قلوب كثير من الناس. أحبتي في الله، حتى ألقاكم في الأسبوع القادم أذكركم بأن الحلقة القادمة ستكون باللغة الفيتنامية، احتسبوا الأجر في الدعوة وإعلان هذا الأمر حتى يتابع أكبر عدد ممكن ويستفيد منها أكثر. حتى ألقاكم في الأسبوع القادم، أترككم في رعاية الله تعالى. أشكر الشيخ ضمير عباس مكتب الدعوة في الجهاد، والشيخ والأخ إبراهيم من مكتب الدعوة في الجهاد في البطحة. حتى ألقاكم في الأسبوع القادم، أترككم في رعاية الله. سبحانك اللهم وبحمدك، أشهد أن لا إله إلا أنت، أستغفرك ربي وأتوب إليك. هدايا مقدمة من مكتب الدعوة تبعث جيات بريات لدعاتنا الأفاضل. فضل الشيخ، جزاكم الله خير.